कि मुटुमा छौ मेरो, मुटुमा छौ मेरो, आफ्नो भन्नु तिमी नै हौ मेरो, हुन्छ यमला नाइ सानो नाइ सानो छोड्छु न भन मुटुमा छौ मेरो, मुटुमा छौ मेरो, आफ्नो भन्नु तिमी नै हौ मेरो, हुन्छ यो मन नाइ सानो नाइ सानो छोड्छु न भन तिमीलाई नाइ बाबा नाइ बाबा छोड्छु न भन छोड्छु न भन सागरै सुकी सागरै सुकी बिछोडको दिन रोकिन्छ ढुकढुकी रुन्छ यो मन नाइ सानो नाइ सानो छोड्छु न भन तिमीलाई नाइ काली नाइ काली छोड्छु न भन कहिले काहीँ रुन्छ यो मन सानो छोड्छु न भन तिमीलाई नाइ बाबा नाइ बाबा छोड्छु न भन छोड़ छू नाम